الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وسندنا وشفينا ونبينا وحبيبنا ومولانا محمد عبده ورسوله وصلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لقد من الله على المؤمنين إذ بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين وقال الله سبحانه وتعالى إنما يعمر مساجد الله من آمن بالله واليوم الآخر وأقام الصلاة وآت الزكاة ولم يخش إلا الله فعسى أولئك أن يكونوا من المهتدين أجعلتم سقاية الحاج وعمارة المسجد الحرام كمن آمن بالله واليوم الآخر وجاهد في سبيل الله لا يستوون عند الله والله لا يهدي القوم الظالمين وقال النبي صلى الله عليه وسلم لا يأتين لا أمتي كما أتى على بني إسرائيل حذو النعل بالنال حتى إن كان منهم من أتى أمه على نية لكان في أمتي من يسنو ذلك وإن بني إسرائيل تفرقت على 72 ملة وتفترق أمتي على 73 ملة كلهم في النار إلا ملة واحدة قالوا من هي يا رسول الله قال ما أنا عليه وأصحابي وقال النبي صلى الله عليه وسلم إذا تبايعتم بالعين وأخذتم أذناب البقر ورضيتم بالزرع وتركتم الجهاد سلط الله عليكم ذلا لا ينزعه حتى ترجع إلى دينكم وقال النبي صلى الله عليه وسلم نعمتان مغبون فيهما كثير من الناس الصحة والفراغ أو كما قال عليه الصلاة والسلام قابل احترام بزرگ اور بھائیو حضرت ابو دردہ رضی اللہ تعالیٰ عنہ ایک بہت بڑے صحابی رسول ہیں وہ فرماتے ہیں کہ اللہ تعالیٰ نے دنیا میں تین چیزیں ایسی لذت کی رکھی ہے کہ اگر وہ تین چیزیں نہ ہوتی تو میں دنیا میں ایک دن بھی رہنا گوارا نہ کرتا پہلی چیز فرمائی کہ سخت گرمی کے زمانے میں دوپہر کے وقت روزے کی حالت میں پیاسا رہنے کی لذت سخت گرمی کے زمانے میں دوپہر کے وقت روزے کی حالت میں پیاسا رہنے کی لذت ان کو روزے کی حالت میں پیاسا رہنے میں لذت محسوس ہوتی تھی آج گرمی کے زمانے کے روزوں میں آدمی شکایتیں کرتا ہے روزہ تو رکھ لیتا ہے لیکن زبانوں پر شکایتیں ہوتی ہے بجائے شکایتوں کے زبانوں پر شکر ہونا چاہیے کہ اللہ تعالیٰ نے اتنے بڑے عمل کی توفیق عطا فرمائی اللہ تعالیٰ کی نعمتوں پر آدمی شکر گزاری کرے اور اللہ تعالیٰ اپنے بندوں سے شکر کا مطالبہ کرتے ہیں بلکہ قرآن پاک میں اللہ تعالیٰ نے شکایت فرمائی کہ میرے بندے میرا شکر نہیں کرتے. اعملوا آل داود شکرا, اے آل داود شکر ادا کرو. پھر آگے اللہ تعالیٰ فرماتے ہیں وقلیل من عبادی الشکور, میرے بہت تھوڑے بندے ہیں جو شکر گزار ہیں. اللہ تعالیٰ انسانوں سے گلہ فرماتے ہیں کہ میرے بہت تھوڑے بندے ہیں جو شکر گزاری کرتے ہیں. رات کو مولانا کہہ رہے تھے کہ کوئی بھائی ہمارے اوپر احسان کر دے تو ہم اس کی تعریف میں پھولے نہیں سماتے, کتنی بار اس کا تذکرہ کرتے ہیں, اللہ تعالیٰ نے کتنی نعمتیں عطا فرمائی. آنکھوں کی نعمت ہے, زبان کی نعمت ہے, دل و دماغ کی نعمت ہے. آدمی ان لوگوں کو دیکھے جن کے پاس یہ نعمتیں نہیں ہیں تو قدردانی ہوگی. جن کے پاس آنکھیں نہیں ہیں ان سے جا کر پوچھو کہ آنکھیں کتنی بڑی نعمت ہے. جن کے پاس دماغ نہیں ہے, بیچارے پاگل ہیں مجنون ہیں, ان سے جا کر پوچھو کہ دماغ کتنی بڑی نعمت ہے. پاگل پنے میں آدمی کیسے کیا کرتا ہے, یہاں تک کہ اس کے بدن کے کپڑے بھی اتار دیتا ہے, اس کو پتا نہیں ہوتا. اللہ تعالیٰ ہمارے ساتھ بھی یہ کر سکتے تھے کہ ہمارا دماغ کی کوئی رگ اللہ تعالیٰ آگے پیچھے کر کے ہمیں بھی پاگل بنا سکتے تھے, لیکن اللہ کا شکر مانے کہ اللہ تعالیٰ نے دل و دماغ صحیح ساری متا فرمایا. ایسے بدن میں اللہ تعالیٰ کی کتنی نعمتیں ہیں, ظاہری باطنی ہر قسم کی نعمتیں اللہ تعالیٰ نے عطا فرمائی ہے. لیکن اللہ تعالیٰ قرآن کریم میں اپنے بندوں سے فرماتے ہیں وقلیل من عبادی الشکور, میرے تھوڑے بندے ہیں جو شکر گزاری کرتے ہیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ کے زمانے میں حضرت بیت اللہ کا طواف فرما رہے تھے. طواف کرتے کرتے ایک آدمی بھی حضرت کے آگے آگے طواف میں چل رہا تھا, اور وہ طواف کرتے کرتے یہ دعا مانگ رہا تھا اللہ تعالیٰ سے, اللہم اجعلنی من اقلت, اللہم اجعلنی من اقلت, اے اللہ مجھے تھوڑے لوگوں میں سے بنا دے. یہ دعا کر رہا ہے اور طواف کر رہا ہے. حضرت نے طواف کے دوران میں اس سے کہا کہ بھائی جب تو طواف پورا کر چکے تو چلے مت جانا, مجھے تجھے تیری ملاقات کرنی ہے. جب طواف پورا ہو گیا تو حضرت نے اس سے فرمایا کہ بھائی تو یہ جو دعا کر رہا تھا, اللہم اجعلنی من اقلت, اے اللہ مجھے تھوڑے لوگوں میں سے بنا دے, تو یہ دعا کا کیا مطلب ہے؟ کچھ سمجھ میں آنے والی دعا نہیں ہے, کیوں کہہ رہا ہے تو؟ تو وہ دعاتی کہنے لگا کہ اللہ تعالیٰ نے قرآن کریم میں یہ جو فرمایا ہے وَقَلِيلٌ مِّنْ عِبَادِي الشَّكُورُ, کہ میرے تھوڑے بندے ہیں جو میرا شکر ادا کرتے ہیں. میں اللہ تعالیٰ سے یہ دعا کر رہا تھا کہ اللہ ان تھوڑے لوگوں میں سے مجھے بنا دے. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ ساتھ میں ہیں, بیٹے حضرت عمر رضی اللہ تعالیٰ عنہ کے. حضرت نے اپنے بیٹے سے فرمایا, بیٹے یہ دیہاتی تیرے باپ سے بھی بڑا عالم نکلا, قرآن کریم کی آیتوں پر کتنا عبور ہے اس کو. بہرحال بزرگ اور بھائیو, اللہ تعالیٰ شکر کا مطالبہ فرماتے ہیں کہ میرا شکر ادا کرو میری نعمتوں پر. حضرت تھانوی رحمت اللہ علیہ نے اپنے مواعظ میں کسی جگہ لکھا ہے کہ ایک جگہ دو جوڑوے بچے پیدا ہوئے. حضرت نے اس پر لکھا ہے کہ نعمت جب ہاتھ میں ہوتی ہے تب قدر نہیں ہوتی, جب نعمت ہاتھ سے چلی جاتی ہے پھر افسوس کرتے ہیں ہائی, اور پھر قدر ہوتی ہے. کھیت میں چڑیا چگ گئی اور پچھتانے سے کیا فائدہ, جوانی کی نعمت کو غنیمت مت سمجھا, बुढ़ापा आ गया, बुढ़ापे ने पकड़ लिया। अब सोचता है कि जवानी के जमाने में 4 महीने लगा देता, जवानी के जमाने में ये अमल कर लेता, ये कर लेता, ये कर लेता, लेकिन अब बुढ़ापे ने पकड़ लिया, बीमारियों ने चारों तरफ से घेर लिया, अब पछताने से क्या फायदा। तो नेमत जब हाथ में होती है आदमी को कदर नहीं होती, जब नेमत हाथ से छूट जाती है तब जाके इसकी कदर होती है। तो हजरत ने इस पर एक वाकिया लिखा है कि एक जगह दो जोड़वे बच्चे पैदा हुए। जोड़वे बच्चे तो समझते हो ना, एक साथ जो दो दो बच्चे पैदा होते हैं तो उसको जोड़वे कहा जाता है। लेकिन अल्लाह की अजीब कुदरत के दो भाई का बदन मिला हुआ। आपने दुनिया में जोड़वे ऐसे देखे होंगे कि एक आया 10 मिनट पहले और एक आया 10 मिनट के बाद दुनिया में, अलग अलग, दोनों की उम्र में 10-15 मिनट का फर्क पड़ जाता है। लेकिन ये अल्लाह की अजीब कुदरत थी कि दो बच्चे, दो भाई, उनका बदन मिला हुआ और ऐसी हाल में दुनिया में आए। मां बाप ने इनको बड़ा किया, जब ये शोर की उम्र को पहुंच गए कि खुद इस्तिंजा जा सकते हैं, खुद खाना खा सकते हैं, खुद आराम कर सकते हैं, तब ये दोनों आपस में मशवरे से चलते थे। एक को इस्तिंजा लगा, दूसरे को नहीं लगा, चल भाई मेरे साथ, तो जाना पड़ता दोनों को। खाना खाना हो दोनों साथ में, आराम करना हो दोनों साथ में। उसमें एक जो था वो सबर कर रहा था कि अल्लाह ताला ने जिस हालत में हमें रखा है उस हालत में हम अल्लाह से राजी है, सब्र साबिर आदमी था, इस मुसीबत पर शिकायत नहीं थी, सबर था। और दूसरा जो भाई था वो हर वक्त जबान पर शिकायत, ये क्या मुसीबत आ पड़ी है, और ये क्या बला है, ऐसा तैसा, जबानों पर शिकायत। खुदा का करना हुआ कि जो साबिर था उसका इंतकाल हो गया। अब दफन भी नहीं कर सकते, दफन करने जावे तो उसको भी दफन होना पड़े, जिस्म को अलग कर दे तो मुमकिन है इसकी भी मौत वाकई हो। अब और मुसीबत बढ़ गई तब जाके अल्लाह की नेमत की कदरदानी हुई कि पहले ये जिंदा था तो कितनी बड़ी आसानी थी, अब ये मर गया तो और मुसीबत बढ़ गई। तो नेमत हाथ से चली जाती है, हजरत ने इस पर लिखा है कि नेमत जब हाथ से चली जाती है तो फिर कदर होती है। जब तक नेमतें हाथ में है लोगों को हम कदर कर ले, अल्लाह ताला नेमतों में बढ़ोतरी अता फरमाएंगे। कुरान करीम में अल्लाह ताला ने फरमाया है, ओ दुनिया के इंसानों, अगर तुम मेरी शुक्रगुजारी करोगे तो मैं तुम्हारी नेमतों में इजाफा करूंगा, नेमतों को बढ़ाऊंगा। लई शकर तुम लाजीदन्नकुम, कि तुम मेरी शुक्रगुजारी करते रहोगे तो मैं तुम्हारी नेमतों में इजाफा करता रहूंगा, नेमतें बढ़ती चली जाएगी। बाज़े मर्तबा यह होता है बुजुर्गों, नाशुक्री पर नेमत तो हाथ से नहीं जाती लेकिन नेमत का नफा खत्म हो जाता है। जैसे माल अल्लाह की एक नेमत है, अगर हमने इस पर शुक्रगुजारी न की और माल को उसकी जगह पर इस्तेमाल न किया, लगाने की जगह पर नहीं लगाया, तो माल तो बाकी है लेकिन माल के जरिए से जो सुकून मिलना चाहिए, इज्जत मिलनी चाहिए, वो खत्म हो गई। कि माल होने के बावजूद भी सुकून नहीं है, माल होने के बावजूद भी राहत नहीं है, कि नामत तो बाकी है लेकिन नामत का नफा खत्म हो गया। उलमा ने लिखा है कि नामत की शुक्रगुजारी क्या है, कि नामत की शुक्रगुजारी यह है कि उस नियामत को अल्लाह की इताअत में इस्तेमाल किया जाए, अल्लाह की नाफरमानी से बचा जाए, यह नियामत की शुक्रगुजारी है कि अल्लाह ताला ने जबान अता फरमाई। अब जबान यह अल्लाह की बहुत बड़ी नियामत है, اس کی قدردانی یہ ہے کہ زبان سے قرآن پاک کی تلاوت کی جائے، زبان سے سچ بولا جائے، جھوٹ سے پرہیز کیا جائے، زبانوں سے گالیاں نہ بکی جائے، غیبتیں نہ کی جائے، تہمتیں کسی پر نہ ڈالی جائے، کہ زبان ایک ایسی چیز ہے، ایک ایسی نعمت ہے کہ اس کے ذریعے سے ہم دنیا بھی کما، جہنم میں بھی جا سکتے ہیں اور جنت میں بھی جا سکتے ہیں، یہاں تک کہ کفر اور اسلام کے درمیان میں بھی یہ زبان کے ذریعے سے فیصلہ ہوتا ہے۔ بات سمجھ میں آ رہی ہے بزرگوں کو کہ آدمی دو بول بول دے اسلام سے نکل جائے گا، اور دو بول بول دے کلمے کے اسلام میں داخل ہو جائے گا۔ کہ زبان کی خوب حفاظت کرے آدمی۔ حدیث پاک میں آتا ہے جب صبح ہوتی ہے تو بدن کے اعضاء اور جوارے یہ زبان سے ہاتھ جوڑ کر یوں کہتے ہیں، بابا تو ٹھکانے رہنا، چپ چپ بول کر اندر چلی جاتی ہے اور مار ہم کو پڑتی ہے، سزا ہم کو ہوتی ہے۔ کسی نے کسی کو گالی دے دی اور گالی دینے پر جب اس کو پکڑ کر مارا گیا تو زبان کو باہر نکال کر مارا جاتا ہے یا ہاتھ پیر کو توڑا جاتا ہے؟ ارے بولو تو۔ صبح سویرے سویرے سب آزا یہ کہتے ہیں، بھائی تو صحیح سالم رہنا، سیدھی سیدھی بولنا۔ آدمی اس سے بچے، ہاں، اور زبان کی قدردانی کے اللہ کی تلاوت کرے۔ امام مالک رحمۃ اللہ علیہ کے زمانے میں ایک عورت کا انتقال ہو گیا، وہ عورت کو غسل دینے کے لیے چند عورتیں آئی اور بن کمرے میں غسل دے رہی تھی۔ غسل دیتے دیتے ایک عورت ران کو دھو رہی تھی، وہ مرحومہ عورت کی ران دھو رہی تھی۔ ران دھوتے دھوتے یہ کہا کہ میں نے اس عورت کو فلا کے ساتھ دیکھا تھا، میں نے اس عورت کو فلا مرد کے ساتھ دیکھا تھا۔ جو ہی زبان سے یہ جملہ نکالا کہ وہی ہاتھ چپک گیا ران پر۔ بہت کوشش کی کہ یار ہاتھ چھوٹ جاوے، لیکن بہت کوششوں کے بعد بھی ناکامی رہی۔ زمانے کے جو بڑے بڑے علماء تھے ان سے پوچھا گیا کیا کرے، اس طرح کا مسئلہ پیش آیا ہے۔ کسی نے کہا کہ غسل دینے والی عورت کا ہاتھ کاٹ دو، کسی نے کہا کہ مرحومہ کے گوشت کا تھوڑا سا ٹکڑا کاٹ کر اس عورت کا ہاتھ چھڑا دو، کسی نے کچھ کہا، کسی نے کچھ کہا۔ آخر میں یہ مسئلہ امام مالک رحمۃ اللہ علیہ کے پاس آیا۔ امام مالک رحمۃ اللہ علیہ نے فرمایا کہ مجھے لے جاؤ وہاں۔ چنانچہ حضرت پردے پہ بیٹھے اور اس عورت سے پوچھا کہ وہاں یہ مصیبت تمہارے اوپر کیسے آئی، کیا تم نے کچھ کہا تھا اپنی زبان سے؟ تو اس نے اقرار کیا کہ ہاں میں نے یہ کہا تھا کہ میں نے اس عورت کو فلا مرد کے ساتھ دیکھا تھا۔ امام مالک رحمۃ اللہ علیہ نے پوچھا وہاں تمہارے پاس کوئی گواہ کہ اس عورت نے کوئی گندا کام اجنبی سے، تمہارے پاس کوئی گواہ ہے؟ تو گواہ تو نہیں ہے، بس میں نے جاتے دیکھا تھا۔ تو یہ تو تم نے تہمت ڈالی ہوئی اس عورت پر، تم نے جب دیکھا نہیں ہے تو پھر تم نے کیسے کہہ دیا، تم نے تو تہمت ڈال دی اس پر۔ اور تہمت کی سزا 80 کوڑے ہیں۔ چنانچہ جلاد سے کہا مارو اس کو 80 کوڑے، تب جا کے ہاتھ چھوٹے گا، اس کے بغیر ہاتھ نہیں چھوٹے گا۔ چنانچہ ایک کوڑا، دوسرا کوڑا، تیسرا کوڑا، چوتھا کوڑا، 79 کوڑے ہو گئے، 79 کوڑے، 80 میں کم، پھر بھی ہاتھ نہیں چھوٹا۔ جو بھی 80واں کوڑا پڑا ہے کہ ہاتھ چھوٹا۔ بعض مرتبہ اللہ تعالی ایسے واقعات کا ظہور فرما دیتے ہیں دنیا کے انسانوں کو سمجھانے کے لیے، اے انسانوں گناہوں سے بچو، ایسا نہیں ہے کہ جیسے چاہو زبانیں استعمال کرتے رہو، جیسے چاہو اپنے یعنی ہاتھ پیر کو استعمال کرتے رہو، دل و دماغ کو استعمال کرتے رہو، اللہ تعالیٰ کی اطاعت کی یہ لگام لگانی پڑے گی. کسی کو برا کہہ دیا, کسی کی غیبت کر دی, کسی پر تہمت ڈال دی, کسی کو گالی بک دی, اللہ تعالیٰ کی جو نعمتیں ہیں وہ نعمتیں اللہ کی نافرمانیوں کے لیے نہیں ملی کہ اللہ نے نعمت دی ہے تو اس سے اللہ کو ناراض کیا جاوے. بزرگ اور بھائیو, اللہ تعالیٰ کی نعمتوں کی قدردانی یہ ہے کہ ان نعمتوں کو اللہ کی اطاعت میں, طاعت میں استعمال کیا جاوے. تمہارا بھی یہ کہہ رہا تھا بزرگو کہ حضرت ابو درداء رضی اللہ تعالیٰ عنہ نے یہ فرمایا کہ اللہ تعالیٰ نے تین چیزیں ایسی لذت کی دنیا میں رکھی ہے کہ اگر وہ تین چیزیں نہ ہوتی تو میں دنیا میں ایک دن بھی رہنا گوارا نہ کرتا. پہلی چیز حضرت نے یہ فرمائی کہ سخت گرمی کے زمانے میں دوپہر کے وقت روزے کی حالت میں پیاسے رہنے کی لذت. نیت کرو کہ شوق کے ساتھ روزے رکھیں گے. گرمی کے زمانے کے آج کل روزے یعنی آتے ہیں تو زبانوں پر شکایتیں آ جاتی ہے. آدمی روزہ تو رکھ لیتا ہے لیکن شکایتوں کے ساتھ, تو روزے کا یعنی روزہ تو ہو جاتا ہے لیکن اللہ تعالیٰ کے دربار سے اس روزے پر جو ملنا چاہیے وہ نہیں ملتا شکایتوں پر. آدمی نے کھانا کھایا اور پیٹ میں بھرا تو یہ کیا کھانا ہے کہ آدمی نے روزہ رکھا اور اللہ کی یہاں قبول نہ ہوا تو یہ کیسا روزہ کہ شکایتوں سے بچا جاوے. دوسری بات حضرت فرماتے ہیں کہ آخری رات میں کڑاکے کی سردی میں تہجد کے وقت وضو کر کے دو رکعت پڑھ کر اللہ کے سامنے راز و نیاز کرنے میں جو لذت آتی ہے, اگر یہ لذت نہ ہوتی تو میں دنیا میں ایک دن بھی رہنا گوارا نہ کرتا. فجر کی نماز نہیں کہہ رہے ہیں, کون سی نماز کہہ رہے ہیں بولو؟ تہجد کی نماز. آخری رات میں, تہائی رات جب شروع ہو, 2:30 بجے کے بعد, 3 بجے کے بعد تہائی رات شروع ہوتی ہے, کہ تہائی رات میں کڑاکے کی سردی پڑ رہی ہو اور وضو کر کے دو رکعت نماز پڑھ کر اللہ کے سامنے راز و نیاز کرنے میں جو لذت ہے, ایسی لذت کسی اور چیز میں نہیں میسر ہوتی. نیت کرو بزرگو, تہجد کا اہتمام کریں گے. تہجد پڑھنے والا یہ صالحین میں سے اس کا شمار ہوتا ہے. کہتے ہیں کہ صالحین کی نشانی تہجد کی نماز ہے. صالحین کی نشانی کیا ہے بولو؟ تہجد کی نماز ہے. بڑے بڑے تہجد پڑھے تو یہ کوئی کمال نہیں ہے بزرگوں. بڑے بڑے تہجد پڑھے اللہ تعالیٰ ان کو بھی خوب ثواب عطا فرمائیں گے. وہ نا امید نہ ہو کہ ہم یار تہجد پڑھیں گے تو ہم کو اللہ کیا بڑے قیمتی لوگ ہیں. لیکن جوانی کے زمانے میں تہجد کا اہتمام کرنا یہ ہے اصل کمال. جوانی کے زمانے میں جوان کو نیند بھی زیادہ آوے, بڑے کو بیچارے کو نیند زیادہ نہیں آتی, رات کروٹیں بدل رہا ہے, صبح جلدی اٹھ گیا, ٹھیک ہے ثواب ملے گا, بہت بڑی عبادت ہے. لیکن جوانی کے زمانے میں آدمی جوانی کو اللہ کی عبادت میں لگاوے, اللہ کو بڑا پیار آتا ہے, بڑا پیار. یہاں تک کہ روایتوں میں ہے کہ ایک جوان اور ایک جوان بیوی اس کی دونوں بڑے مزے کے ساتھ آرام کر رہے ہیں اور تہجد کا وقت ہوا, کڑاکے کی سردی پڑ رہی ہے, ایسی حالت میں وہ جوان اٹھا اور ٹھنڈے پانی سے وضو کیا, اپنی بیوی کو بھی اٹھایا لیکن وہ اٹھی نہیں, تو پانی کا کچھ چھڑکاؤ کیا اس پر تو وہ منہ بگاڑ رہی ہے. تو ان دونوں کی حرکت پر اللہ تعالیٰ کو بڑی خوشی ہوتی ہے, بڑی خوشی ہو رہی ہے. اللہ تعالیٰ فرشتوں سے کہتے ہیں تم نے کہا تھا کہ یہ خون خرابہ کریں گے زمین میں. جب اللہ تعالیٰ نے انسان کو پیدا کرنے کا ارادہ کیا تو فرشتوں سے کہا انی جاعل فی الارض خلیفہ, میں زمین میں اپنا خلیفہ بنانے والا ہوں, انسان پیدا کرنے والا ہوں. تو فرشتوں نے کہا اتجعل فیہا من یفسد فیہا ویسفک الدماء, اے اللہ تو ایسی مخلوق کو پیدا کر رہا ہے جو زمین میں جا کر خون خرابہ کرے گی, فساد مچائے گی. بعض لوگ کرتے ہیں نا, خون خرابہ کر دیتے, فساد مچاتے ہیں. تو فرشتوں نے یہ کہا تو اللہ تعالیٰ نے فرمایا انی اعلم ما لا تعلمون, میں جو جانتا ہوں تم نہیں جانتے, پیدا کرنے میں میرے کیا حکمت نصیحتیں ہیں. تو جب انسان تہجد, جوان تہجد میں اٹھتا ہے, عبادت کرتا ہے, اللہ کے دین کے لیے قربانیاں دیتا ہے جوانی کے زمانے میں, اللہ تعالیٰ فرشتوں سے فرماتے ہیں تم نے کہا تھا کہ یہ خون خرابہ کریں گے, فساد مچائیں گے. ارے دیکھو میرے یہ بندے جوانی کے زمانے میں میری کیسی عبادت میں لگے ہیں. پھر بزرگوں, فرض نماز کا تو کتنا اہتمام ہوگا جو تہجد کا اہتمام کرے, تصور میں نہیں آ سکتا کہ اس کی کوئی فرض نماز چھوٹے. آج غفلت کا اتنا زمانہ آ گیا بزرگوں, اتنی غفلت چھا گئی کہ علمان بن حفیظ نمازوں پر نمازیں جا رہی ہے, ایک دن آدمی ڈیوٹی پر نہیں جاتا, ایک دن خالی, تو مہینے کے ختم پر اس کا نقصان نظر آتا ہے کہ بھائی 400 روپئے تنخواہ میں کم کیوں آئے, کہ وہ تم نے چھٹی کر دی تھی نا ایک دن کی. اوہو, فوراً جو ہے سمجھ جاتا ہے آدمی کہ ایک دن کی چھٹی کا یہ نقصان ہوا, آئندہ مہینے چوکنا ہو جاتا ہے, چھٹی نہیں کرتا. ایک نماز ضائع ہونے کی وجہ سے بزرگو اس کا نقصان کتنا بھاری ہے وہ ہمارے ذہن و تصور سے نکل گیا کہ ایک نماز کے چھٹنے کی وجہ سے کتنا بھاری نقصان ہوتا ہے. حدیث پاک میں ہے کہ جس نے ایک نماز چھوڑ دی وطیر اہلہ و مالہ, اس کا اہل اور اس کا مال سب ضائع ہو گیا اور برباد ہو گیا. زلزلوں کے زمانے میں دیکھا جاتا ہے کہ زلزلہ آیا, پورا گھر پھنس گیا, بیوی بچے سب, اکیلا تنے تنہا ایک آدمی کھڑا رہ گیا. اس پر کیا گزرتی ہے, وہ سب سوچتا ہے کہ میرا تو سب لٹ گیا, کتنی بڑی مصیبت سمجھتا ہے. لیکن بزرگوں, گھر میں کتنے بے نمازی ہے, لیکن آدمی اس کو بربادی نہیں سمجھتا, اس کو ناکامی نہیں سمجھتا. اس لیے گھر کا کوئی فرد بے نمازی نہ ہو, ایک بے نمازی گھر میں ہوگا اس کی نمازیں سب کو بھگتنی پڑے گی, چاہے باپ تہجد گزار کیوں نہ ہو. کہ سارے جتنے افراد ہیں سب کو نمازی بناؤ, 7 سال کی عمر میں نماز کا حکم کرنے کا امر صلاح تو السلام نے فرمایا. حالانکہ 7 سال میں نماز فرض نہیں ہوتی, لیکن عادت ڈلوانے کے لیے کہ 7 سال کا بچہ ہو جاوے نماز پڑھنے کا حکم کرو, اور 10 سال کا ہو جاوے تو بولو نماز نہ پڑھنے پر کیا کرنا, مارو. حالانکہ 10 سال میں بھی نماز فرض نہیں ہوتی, لیکن نماز نہ پڑھنے پر مارنے کا حکم ہے. آپ امت پر شفیق ہونے کے باوجود بھی نماز کی اتنی اہمیت بتائی کہ 10 سال میں اگر بچہ نہ پڑھے تو مارو. ایک حاجی صاحب ملے, کہنے لگے میں نے اپنے بیٹے کو تماچا مار دیا نماز نہ پڑھنے پر, تو اس نے مجھے تماچا مار دیا. میں نے پوچھا بھائی اس کی عمر کتنی تھی, کہنے لگے 22 سال کی. میں نے کہا 22 سال میں تماچا مارا جاتا ہے کہاں, کیا وہ تو یہ عمر میں کہ اس میں مار سے مار پیٹ سے جو ہے تربیت نہیں ہوتی, سمجھانے سے اور پیار محبت سے. کہنے لگے حدیث پاک میں ہم کہ نماز نہ پڑھے تو مارو. میں نے کہا وہ تو 10 سال پر ہے, تم 12 سال لیٹ ہو گئے ہو, مار مارنے میں کتنے سال لیٹ ہو گئے, ارے بولو 12 سال لیٹ ہو گئے. تم کو 7 سال میں اور 10 سال میں فکر کرنی چاہیے تھی بچے کی, اب 22 سال میں جا کر تماچا مار رہے ہو کہ حدیث مارنے کا حکم ہے. تو بچے کو مارنے کا حکم ہے, لڑکے کو مارنے کا بڑی حکم ہے. 15-14 साल तक बच्चा रहता, फिर लड़का हो जाता है, जवान हो जाता है वो। तो घर में एक फिक्र है बुजुर्गों, बाप की और मां की जिम्मेदारी है कि अपने औलादों की नमाजों की निगरानी करें, कि अगर ये बचपने से नमाजी बन गए ना तो फिर मुतमईन हो जाओ कि ये अपनी आखिरी जिंदगी की उम्र तक ये नमाजी रहेंगे। मां बाप की जिम्मेदारी है कि जैसे मां बाप पढ़ाई की फिक्र करते हैं और इनके कपड़ों वगैरह की फिक्र करते हैं, इनके खाने की फिक्र करते हैं, मां बाप की जिम्मेदारी है अपने औलादों की दीनदारी की भी फिक्र करें, दीनदारी की। लेकिन मसला यह है कि मां भी बेचारा कोरा है, मां ही कोरी है, तो क्या औलादों की फिक्र करे। मसला यह अटकता है कि बाप की जिंदगी में दीन नहीं है, मां की जिंदगी में दीन नहीं है, तो फिर अपने औलादों को क्या देंगे। कि खुद दिन पर चलते हुए अपने औलादों की इसकी फिक्र करना, इतना नहीं है कि बच्चे की दुकान बनवा दी, बच्चे को शादियां करा दी, इतनी जिम्मेदारी नहीं है। ये तो जानवर भी कर देते हैं अपने बच्चों की रोजी रोटी की फिक्र, जानवर भी। आपने मुर्गी को देखा होगा, मुर्गी अपने साथ 20-25 बच्चों को लेकर फिरती है, कोड़ियों पर फिरती है, और फिरकर वो अकेली दाना नहीं चुगती बल्कि अपने बच्चों को भी दाना चुगना सिखाती है। ये जानवर भी अपने बच्चे की रोजी रोटी की फिक्र कर लेते हैं, हम भी उनकी तिजारत और कारोबार की फिक्र कर ली, तो ये क्या हुआ। ये कोई जिम्मेदारी थोड़ी है, ये तो मुकद्दर की बात है। जिम्मेदारी तो यह है बुजुर्गों कि उनकी दीनदारी की फिक्र की जावे। अब्दुल मलिक बिन मरवान जब दुनिया से गया तो अपने साथ अपने पीछे अपनी औलाद को छोड़कर गया, लेकिन दीन नहीं दिया था अपनी औलाद को, दुनिया खूब दी थी, जागे और जमीनों के और जायदादों का मालिक बनाकर गया, लेकिन अपने औलाद को दीन नहीं दिया। चंद साल होते होते चूंकि औलादों की जिंदगियों में अय्याशी थी और नाफरमानियां थी, चंद साल होते होते इनकी औलादें जाये हो गई। तारीख लिखने वाला लिखता है कि दमिश्क की जामे मस्जिद की सीढ़ियों पर मैं चढ़ रहा था तो कुछ लोग सीढ़ियों पर बैठे भीख मांग रहे थे और ये कह रहे थे कि ये मस्जिद हमारे बाप दादा ने बनाई थी, हमें उनके हवाले से उनके वास्ते से एक दो रुपये दे दो। मैंने पूछा ये किसकी औलाद है कि अब्दुल मलिक बिन मरवान की ये नस्ल है। और उमर इब्न अब्दुल अजीज रहमतुल्लाह अलैह जब दुनिया से गए तो 11 बेटे और 11 बेटियां छोड़कर दुनिया से गए, लेकिन अपने औलादों को दीन दिया था, अपने औलादों को दीन देकर गए थे। जब आपका आखिरी वक्त था, लोगों ने कहा कि हजरत आप अमीरुल मोमिनीन हैं, खलीफतुल मुस्लिमीन हैं, आप अपनी औलादों के नाम पर कुछ जमीनों के टुकड़े और कुछ जायदादें लिखते चले जाइए ताकि आपके मरने के बाद आपकी औलादें किसी के मोहताज न रहे। उमर इब्न अब्दुल अजीज रहमतुल्लाह अलैह ने फरमाया अल्लाह यतवल्लस सालिहीन, अल्लाह नेकों का काम बनाने वाला है, मैंने अपनी औलाद को नेक बना दिया है, अल्लाह इनके काम गौर से बनाएगा, मुझे इनके लिए जायदादों और जमीनों के टुकड़े इनके नाम पर करने की जरूरत नहीं है। हजरत का विसाल हो गया, हुकूमत की कुर्सियां खाली थी, लोगों ने कहा किसको बिठाएंगे, अब्दुल मलिक बिन मरवान की नस्ल है तो वो तो सारी अय्याश है, अगर इनको हुकूमत की कुर्सियों पर बिठाया तो ये तो पब्लिक को जाये करेगी, हुकूमत जाये करेगी कि ये उमर इब्न अब्दुल अजीज तुम्हारी की औलादे जो है ना वो दीनदार है, उनको बिठाओ। वो न चाहने के बावजूद भी जबरदस्ती लाकर इनको कुर्सियों पर बिठा दिया गया। ये उम्मत के हुकूक और पब्लिक के हुकूक अदा करेंगे। कि हजरत की जिंदगी कुछ ऐसी थी तो अपनी औलादों को भी वो जिंदगी सिखा कर गए थे। 2-2.5 साल का खिलाफत का जमाना है लेकिन ऐसा अदल कायम कर दिया, اور ایسے انصاف کے ساتھ حکومت کی کہ حضرت کے زمانے میں بھیڑیا اور بکری ایک گھاٹ پر پانی پیتے تھے, ایک گھاٹ پر. نہ بھیڑیا بکری کو آنکھ اٹھا کر دیکھتا تھا, نہ بکری بھیڑیوں سے ڈرتی تھی. جانوروں تک اس کا اثر پڑا کہ جانوروں میں جو ہے یعنی یہ چیز پیدا ہوئی. ایک چرواہا بکریوں کو چرا رہا تھا جنگل میں, بھیڑیے نے آ کر بکری پر حملہ کر دیا. چرواہا زور زور سے رونے لگا, زور زور سے چیخے مار کر. وہاں سے کوئی آدمی گزرا, اسے کہا بھائی بابا کیا ہو, کیوں روتا ہے؟ کہا بھیڑیے نے میری بکری پر حملہ کر دیا. کہو تو بھیڑیے کا کام ہی ہے, تو ایسا رو رہا ہے کہ بکری کے ساتھ تو بھی جان دے دے گا. کہنے لگا میں بھیڑیے کے بکری پر حملہ کرنے پر نہیں رو رہا, میں اس پر رو رہا ہوں کہ عمر ابن عبدالعزیز رحمت اللہ علیہ ہو نہ ہو دنیا سے چلے گئے ہیں. چنانچہ وہ آدمی شہر میں گیا اور شہر میں جا کر خبر کی, پتا چلا کہ اسی گھڑی میں جس گھڑی میں حضرت کا وصال ہوا اسی گھڑی میں بھیڑیے نے بکرے پر حملہ کر دیا. اس دھرتی پر حضرت جب تک تھے کسی کی ہمت نہیں تھی, وہ زندگی تقوی کی گزاری تھی کہ عید کا دن آیا ہے گھر میں فاقے ہیں, عید کا دن ہے گھر میں فاقے ہیں. کیا کوئی بادشاہ کے گھر میں عید کے دن فاقے؟ اور غریب سے غریب کا گھر میں بھی عید کے دن جو ہے فاقہ نہیں ہوتا. آج پوری دنیا میں پھرو تم, کوئی اتنا فقیر تو نہیں ملے گا کہ عید کے دن بھی اس کے گھر سلا نہ جلے. حضرت وقت کے خلیفہ ہے, بادشاہ ہے, لیکن عید کا دن ہے گھر میں چولہا نہیں جلا. عید جب قریب آنے لگی تو حضرت فاطمہ جو عبد الملک بن مروان کی بیٹی تھی, بڑی پکیا نکیا عورت تھی, عمر بن عبدالعزیز رحمۃ اللہ علیہ سے فرمایا کہ عید کا دن قریب آ رہا ہے, محلوں کے بچوں کے کپڑے سلائے جا رہے ہیں, جوتے گھروں میں آ رہے ہیں اور عید کی نئی نئی چیزیں گھروں میں آ رہی ہے. ہمارے بھی بچے اور بچیاں مطالبہ کرتی ہے کہ ابا سے کہہ دو ہمارے لیے کپڑے سلا دے. حضرت نے فرمایا میرے پاس اس وقت کوئی انتظام نہیں ہے. اہلیہ نے کہا حضرت فاطمہ نے کہ آپ کی جو ہر مہینے تنخواہ ملتی ہے بیت المال سے, تو آپ خزانچی سے کہہ دے کہ ایک مہینے کی تنخواہ پہلے دے دے, اس میں سے ہم بچوں کا انتظام کر دیں گے, آئندہ مہینے ہم کم کسر کر کے گزارا کر لیں گے اور آئندہ مہینے کی تنخواہ نہیں لیں گے. حضرت کو بات سمجھ میں آئی, جا کر خزانچی سے کہا کہ بھائی ایک مہینے کی تنخواہ پہلے دے دے. خزانچی نے کہا کہ حضرت خزانہ آپ کے حوالے, آپ ایک مہینے کی کیا ایک سال کی بھی کہیں گے تو میں دینے کو تیار ہوں, لیکن ایک سوال کا جواب دے دے مجھے کہ کیا آئندہ مہینے تک بھی آپ دنیا میں زندہ رہ سکتے ہیں؟ آپ کو یقین ہے؟ ہائی ہائی, فوراً کہا کہ ارے تو نے میری رہبری کر دی. پھر میں آئے بیوی سے کہا کہ موت کا کوئی بھروسہ نہیں. حدیث سنائی, آپ علیہ الصلوۃ والسلام کا فرمان ہے, صحابہ سے آپ نے پوچھا موت کو تم کیا سمجھتے ہو؟ کسی نے کہا کہ صبح ہوتی ہے تو مجھے شام کا یعنی یقین نہیں ہوتا. کسی نے کہا کہ میں نے سلام یعنی نماز کی نیت باندھی اور مجھے یقین نہیں ہوتا کہ سلام پھیر سکوں گا. یعنی آپ نے فرمایا تم موت کو تو بہت دور سمجھ رہے ہو. ارے میں نے تو ایک طرف سلام پھیر دیا, مجھے یقین نہیں ہوتا کہ دوسری طرف سلام پھیر سکوں گا. یعنی پھر آپ نے فرمایا میں لقمہ اٹھاتا ہوں کھانے کے لیے, مجھے یقین نہیں ہوتا کہ لقمہ پہلے پیٹ میں جائے گا یا موت پہلے آئے گی. پانی کا گلاس اٹھاتا ہوں پینے کے لیے, مجھے یقین نہیں ہوتا کہ گھونٹ پہلے میرے گلے میں جائے گا یا موت پہلے پکڑے گی. اگر صلی اللہ علیہ وسلم کے زمانے میں حضرت اسامہ بن زید رضی اللہ تعالیٰ نے ایک باندی خریدی اور قیمت پاس میں تھی نہیں تو ایک مہینے کا وعدہ کر لیا کہ ایک مہینے کے بعد قیمت دے دوں گا. جب اللہ کے نبی صلی اللہ علیہ وسلم کو پتا چلا کہ اسامہ نے ایک مہینے کے وعدے پر باندی خریدی ہے تو آپ نے حضرت اسامہ کو بلایا, کہا اسامہ क्या एक महीने जिंदा रहने की भी तुम्हें उम्मीद है? फौरन माफी मांगने लगे यार रसूल अल्लाह, मैंने ठोकर खाई है, वाकई में मुझे उम्मीद रही है। आज आदमी कितने लंबे प्लान सोचता है, हालांकि मौत सर पर होती है। इमाम गजाली रहमतुल्लाह ने लिखा है कि एक जवान शादी का जोड़ा खरीदने के लिए किसी दुकान में जाता है और शादी का जोड़ा खरीद कर आता है, जबकि उसी दुकान में उसके कफन का कपड़ा भी आ चुका है। वो शादी करता है, मौज मजे करता है, और अभी जिंदगी वफा नहीं करती कि चल हुई दिनों में मौत सवार हो जाती है और उसी दुकान में से कफन का कपड़ा भी आ जाता है। कौन सी जिंदगी के इंतजार में है बुजुर्गो हम कि वो जिंदगी आएगी तो आखिरत की तैयारी करेंगे? कौन सी जिंदगी के इंतजार में है? मौत तो हर एक को पकड़ती है, जवान को भी, बच्चे को भी, औरत को भी, अधर उम्र वाले को भी, सबको पकड़ रही है मौत। दाऊद ताई रहमतुल्लाह अलैह बहुत बड़े वली कामिल गुजरे हैं, फरमाते हैं कि अगर मैं एक दिन भी दुनिया में रहने की यानी मैं यानी वो कर लू तो मुझसे बड़ा नादान कोई नहीं है, इसलिए कि आए दिन मैं हवादिस देखता रहता हूं कि आज वो गया, कल वो गया, ये खबरें सुनता रहता हूं, हवादिस आते रहते हैं, मैं कैसे यकीन कर सकता हूं? ज़ैद इब्न अरकम रज़ी अल्लाह तआला अन्हु एक बहुत बड़े सहाबी रसूल है, फरमाते हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मैं कैसे चैन से रहूं जबकि सूर फूकने वाला फरिश्ता अपने सूर पर अपना यानी सर रखे हुए हैं और पेशानी झुकाए हुए हैं और इंतजार में है कि अल्लाह की तरफ से कब सूर फूकने का हुक्म मिले और सूर फूक दूं। जिंदगी का कोई भरोसा नहीं होता बुजुर्गों, इसलिए आदमी आमाल कर ले, अपनी आखिरत की तैयारी कर ले, आखिरत की तैयारी, आखिरत की तैयारी, कि ये बड़ा सबसे बड़ा अकलमंद है, नादान है वो आदमी जो अपनी दुनिया पर अपनी जिंदगी को खपा दे, बर्बाद कर दे। समझदार है वो आदमी जो मरने के बाद की जिंदगी की तैयारी अपनी दुनियावी की जिंदगी में कर ले। मौत आने पर और बीमारियां चारों तरफ घेरने पर तो हर एक को समझ में आ जाता है, बड़े बड़े नाफरमानों को भी मौत की बड़ों पर जाकर तो समझ में आया था। खुदाई का दावा करने वाले फिरौन, जिसने खुदाई का दावा किया और यू का आना रब को मुलाला, मैं तुम्हारा सबसे बड़ा रब हूं, लेकिन जब समंदर में डूब रहा था ना तो समंदर में डूबते डूबते ईमान कबूल किया है। हत्ता इदा अदरकहुल गरक काल आमंतु अन्नहु ला इलाहा इल्लल्लज़ी आमनत बिही बनू इसराइल व अना मिनल मुस्लिमीन। ये फिरौन कह रहा है व अना मिनल मुस्लिमीन, आमंतु अन्नहु ला इलाहा इल्लल्लज़ी आमनत बिही बनू इसराइल, कि मैं ईमान ले आया, मैं मुसलमान होता हूं। कब कब कहा बोलो? डूब रहा था। अरे भाई सो रहे हो कि जाग रहे हो? डूबते डूबते वो मुसलमान हो गया। जिब्रील अलैहिस्सलाम ने समंदर का कीचड़ उठाया और कीचड़ उठाकर इसके मुंह में भर दिया और युका आल आन वकद असैत कब्ल वकुंत मिनल मुफ्सिदीन। मूसा अलैहिस्सलाम जिंदगी भर समझाते रहे, बात समझ में ना आई, अब जब मौत सामने दिख रही है और डूब रहा है तो कह रहा है कि मैं मुसलमान हुआ, तो मौत की बॉर्डर पर तो बुजुर्गों सबको समझ में आ जाता है। कारून भी जमीन में धस रहा था तो मूसा अलैहिस्सलाम से कहा, अय मूसा, अय मूसा, अय मूसा। अल्लाह ताला कुरान करीम में फरमाते हैं, यौम यतज़क्करुल इंसान, उस दिन तो सबको समझ में आ जाएगा, उस दिन सबको समझ में आ जाएगा, लेकिन आगे अल्लाह पाक फरमाते हैं व अन्ना लहु ज़िक्रा, अरे उस दिन समझना क्या काम देगा, उस दिन समझना क्या काम देगा, सेहत बाकी है, जवानी बाकी है, तंदुरुस्ती है, जिंदगी अभी बाकी है, मौत ने नहीं जो पकड़ा। आदमी अपने गुनाहों से तौबा कर ले और अल्लाह की तरफ मुतवज्जे हो जावे, अल्लाह की इबादत में अपनी जिंदगी गुजारे, कि यह समझदार आदमी है। حدیث پاک میں آتا ہے ان اللہ یقبل توبت العبد ما لم یغرغر، کہ جب تک گرگرے کی حالت نہ ہو، یعنی گرگرا کہتے ہیں سکرات کو، کہ سکرات کی جب تک حالت شروع نہ ہو تب تک توبہ کا دروازہ کھلا ہوا ہے، آدمی توبہ کر لے، اللہ کی طرف متوجہ ہو جاوے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم معصوم تھے، آپ کی زندگی میں یعنی انبیاء علیہ السلام کی زندگی میں کوئی گناہ نہیں ملے گا، معصوم ہوتے تھے، لیکن آپ بعض مرتبہ ایک ایک مجلس میں 70 مرتبہ استغفار پڑھتے تھے۔ استغفار کہتے ہیں اللہ سے معافی طلب کرنا، اللہ میرے گناہوں کو معاف کر دے، مجھے معاف کر دے اللہ، کہ معافی ماننے والا اللہ کو بڑا پسند ہے۔ حدیث پاک میں ہے دو قطرے اللہ کو بڑے پیارے ہیں، ایک وہ خون کا قطرہ جو اللہ کے راستے میں بہے، اور ایک وہ آنسو کا قطرہ جو اپنے گناہوں پر ندامت کے ساتھ اللہ کے خوف سے آنکھوں میں سے بہے، وہ آنسو کا قطرہ اللہ کو بڑا پیارا ہے۔ پوری دنیا کا سمندر یہ جہنم کی آگ کو نہیں بجھا سکتا، لیکن آنسو کا قطرہ یہ جہنم کی آگ کو بجھا دے گا، کہ اس میں اللہ تعالیٰ نے اتنی بڑی طاقت رکھی ہے۔ اس لیے بزرگ اور بھائیوں، رونا اپنے گناہوں پر اللہ کو بڑا پیارا ہے، جب بندہ روتا ہے اللہ تعالیٰ خوش ہوتے ہیں۔ جو رونے میں دنیا کی زندگی گزارے گا اللہ آخرت میں اس کو ہنسائیں گے، قبر میں اللہ تعالیٰ ہنسائیں گے اس کو، اور جو دنیا کہکہوں میں گزار دی اور دنیا کی زندگی ہنسیوں میں گزار دی آخرت میں روئے گا۔ کہ اپنے گناہوں پر رو لے، ایک اللہ والے تھے ان کا قرضہ بڑھ گیا، رونے پر اللہ تعالیٰ مسائل کو حل فرماتے ہیں دنیا کے بھی اور آخرت کے بھی۔ ایک اللہ والے تھے ان کا قرضہ بہت بڑھ گیا اور پھر حضرت بیمار بھی ہو گئے، تو لوگوں نے کہا کہ وہ بھائی یہ تو بیمار ہو گئے ہیں، اب ایسا نہ ہو مر جاوے تو ہمارا قرضہ کون دے گا، تو سارے قرض لینے والوں کا گھر بھر گیا۔ حضرت چائےپار پر لیٹے ہوئے ہیں، سارے قرضہ لینے کے لیے آ گئے گھر میں، حضرت حضرت حضرت حضرت سوئے ہوئے ہیں، صبح سے شام ہو گئی، ایک بچہ ٹوکرے میں لڈو لے کر محلے میں پھر رہا تھا اور آواز لگا رہا تھا، وہ بیچنے والے آتے ہیں لڈو بیچنے والے، اور تو حضرت کے کان میں آواز پڑی، بھائی کون ہے؟ کہا حضرت وہ لڈو بیچ رہا ہے، کہا بلاؤ۔ گھر میں بلایا، بلا کر کہا کہ بھائی کیا ہے تیرے ٹوکرے میں؟ کہ لڈو ہے۔ کہا یہ جتنے بیٹھے ہیں سب کو ایک ایک دے دے۔ تو اس نے اپنے ٹوکرے میں سے ایک ایک لڈو سب کو دے دیے، اس کا ٹوکرا خالی۔ پھر کہنے لگا حضرت پیسے؟ کہ یہ سارے پیسے دینے کے لیے آئے ہیں، تو بھی بیٹھ جا، تو بھی لائن میں کھڑا ہو جا۔ وہ تو رونے لگا، بچہ تھا کیا، بچے کو تو رونا جاوے نا، بچے کو ہماری طرح لڑائی کرتے تھوڑی آتا ہے، آج تو ہم آستی نے چڑھا دیتے، ارے تو کیوں نہیں رہا، میرا قرضہ نہیں دے گا، کہ لڑائی نہیں ہوئی۔ بےچارا مقروض آدمی ہے، محتاج ہے اور مجبور ہے، تو تھوڑی سی مدت دے دو نا، ٹھیک ہے بھائی چلو 20 تاریخ کو دے دینا، 10 تاریخ کو نہیں دے سکے چلو 10 دن کی مہلت۔ حدیث پاک میں ہے کہ قرضہ وصول کرنے میں اگر مہلت دے دی تو جتنے دنوں کی مہلت دی نا اتنے دنوں تک روزانہ صدقہ کرنے کا، اگر 10,000 روپیے دیا ہے اس کو قرضہ، روزانہ 10,000 روپیہ صدقہ کرنے کا ثواب ملے گا، قرضے کا بڑا ثواب ہے قرضہ دینے کا، قرضہ دینے کا بڑے ثواب ہے۔ آج تو لوگوں کے کھاتوں میں لاکھوں روپے پڑے ہوئے ہوتے ہیں کسی کام کے نہیں، حکومتیں استعمال کرتی رہتی ہے، لیکن کوئی اپنا بھائی پڑوسی رشتہ دار محلے کا کوئی اپنا، وہ بیچارہ مقروض یعنی پریشان حال ہے، حاجت مند ہے، لیکن 20-25 روپے اور 100-50 روپے بھی یعنی قرضہ دینے کو تیار نہیں ہوتے، قرضہ دینے کے بڑے ثواب ہے۔ ہاں اپنا مال کس کام آئے گا اگر ضرورت مندوں کو جو ہے کام نہ آیا تو کیا کام آئے گا بینکوں میں پڑے پڑے؟ اس لیے میں تو बहुत सारे लोगों से कहा करता हूं कि भाई अपनी कुछ रकम कर्जे में फिरनी चाहिए, एक रकम अपनी जिंदगी में से अलग कर दो, अपनी माल में से 10-20-50 हजार रुपये जो भी जितने अल्लाह ने हैसियत दी हो वो कर्जे में फिरते रहे। आज इसको दिया वसूल करने में बराबर कि वसूल कर लो, फिर किसी और को दे दिया, किसी तीसरे को दे दिया, वो यूं समझो कि ये रकम हमारी नहीं है। तो रोजाना इतना सदका करने का सवाब, अगर 10,000 की रकम फिर रही है तो रोजाना 10-10 हजार सदका करने का सवाब मिलता रहेगा। हम इतने बड़े सखी तो नहीं हो सकते हातिम ताई की तरह, लेकिन ये तो कर सकते हैं थोड़ा बहुत। और दूसरी बात यह है कि आदमी मकरूज न रहे, कर्जा अपने सर न रखे। मकरूज की नमाज जनाजा आपने नहीं पढ़ाई, ये तो मैंने जो फजीलत बयान की वो तो कर्जा देने की फजीलत है, कर्जा लेने से तो आदमी बहुत एहतियात करे कि कर्जा कर्जे पर कर्जे चढ़ते और तबीयत में कोई फर्क नहीं। किसका दिया है तो तुमको देंगे, ऐसा बोल देते हैं लोग, किसको दिया है तो तुमको देंगे। कर्जा देने की नियत होती है ना तो अल्लाह ताला कहीं ना कहीं से इंतजाम फरमाते हैं, लेकिन देने की नियत ही नहीं होती और बिल्कुल सेना तान कर जो है बाजारों में फिरते रहते, शर्म भी नहीं आती। लुकमान हकीम अलैहि सलातु वसलाम ने फरमाया कि कर्जा जो है वो रात का घम है और दीन की जिल्लत है। लुकमान हकीम अलैहि सलाम का इरशाद है कि कर्जा रात का गम, रात को सोने नहीं देगा, और दिन की जिल्लत है, लोगों के सामने जलील होना पड़ता है। लेकिन यह तो उसके लिए है, रात का गम और दिन की जिल्लत किसके लिए, जिसको गैरत हो। गैरत ही खत्म हो जावे तो करोड़ों का जो है मकरूज होकर भी रात को खर्राटे लेकर सोएगा और दिन में सीना तान कर चलेगा और कहता फिरेगा किसको दिया है तो तुमको देंगे, कि मकरूज की नमाज जनाजा आपने नहीं पढ़ी। यहां तक कि जनाजा लाया गया आपके जमाने में तो कर्जा था, आपने फरमाया साहबा से तुम पढ़ लो नमाज, में नहीं पढ़ता। किसी साहब ने खड़े होकर कहा मैं इसका कर्जा मैं अदा करूंगा, तब आपने नमाज जनाजा पढ़ी है। इसलिए कर्जों से अपने आप को बहुत दूर रखो। और ये कर्जे अल्लाह के दीन के लिए थोड़ी होते हैं, दुनिया के लिए, मकान बनाना था, बनाते बनाते पैसे कम पड़ गए, इतना बड़ा डेकोरेशन कर दिया और इतना मुजयन कर दिया मकान को कि कर्जा लेना पड़ा। जरूरतें पूरी कर लो, अल्लाह ताला जरूरतों का इंतजाम हर एक का करता है। तो बरार हुआ अल्लाह वाले, उसको लाइन में बिठा दिया, वो रोने लगा। उसने कहा रे मेरे तो माँ बाप मुझे मारेंगे कि लड्डू भी बेच कर आया पैसे भी नहीं लाया। वो रो रहा था। अभी थोड़ी देर गुजरी थी कि हजरत का कोई मुरीद बड़े लंबी मुद्दत के बाद हजरत को मिलने के लिए आया, तो साथ में हदिया लेकर आया पैसों की थैली पर। कहा हजरत मेरी तरफ से हदिया है, कई मुद्दत हो गई आपसे मुलाकात नहीं हुई, तो हजरत मेरी तरफ से हदिया है। हजरत ने कबूल फरमा लिया और वो थैली खोलकर उतने पैसे थे जितने कर्जदार बैठे थे, सबको एक एक एक गिनकर दे दिया। सब खुशी खुशी जाने लगे। कहा भाई बैठो बैठो बैठो। बैठकर सबको नसीहत की कि देखो तुम सुबह से लेकर शाम हो गई बैठे थे, कोई मसला हल नहीं हो रहा था, एक रोने वाला आ गया, अल्लाह ने सबका मसला हल कर दिया। मसाइल तो बुजुर्गो अल्लाह के सामने रोने से हल होते हैं, कि अल्लाह के सामने रोवे रोवे रोवे अपने गुनाहों पर नादिन होकर। बनी इसराइल में अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा के मजमे में एक वाकिया बयान फरमाया कि बनी इसराइल में गुनहगार था, बनी इसराइल में, और कैसा गुनहगार, दुनियावी एतबार से भी अल्लाह ने बहुत कुछ दिया था, बहुत कुछ, बेहद हिसाब अल्लाह ने दुनियावी एतबार से इसको दिया था। और जब दुनिया आती है बुजुर्गो दुनिया दो पैसे, तो फिर आदमी बदलना शुरू होता है। हाँ भाई पहले तो ये ऐसा नहीं था, ऐसा क्यों बन गया, ये सब कारोबार अच्छा चल रहा है, दो पैसे आ गए तो बैठक बदल जाती है, और देखना बदल जाता है, कपड़े बदल जाते हैं, सिगरेट पीने का अंदाज ही बदल जाता है। लो धुआं यहां से निकालते थे, यहां से निकालने लगे, क्या हुआ भाई कि दो पैसे आए हैं। एक कल्लू साहब थे, कल्लू साहब मांगने वाले फकीर जो होते उनके पास बहुत पैसे होते हैं, हाँ, तो जाहिर एतबार से आपको फकीर नजर आएंगे, बाकी है बहुत इनके पास। तो कल्लू को पैसे मांगते मांगते बहुत ज्यादा पैसे हो गए। अब पैसों की गर्मी तो मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह फरमाते थे कि सूरज की गर्मी तो शाम होते उतर जाती है, लेकिन पैसों की गर्मी दिसंबर और जनवरी की कड़ाके की सर्दी में भी नहीं उतरती। ऐसी गर्मी होती है पैसों की, सर्दी में भी नहीं जाती, सूरज की गर्मी तो खत्म हो जाती है। तो इनको कल्लू साहब को पैसों की गर्मी चढ़ी, तो जा रहे थे किसी ने कहा हो कल्लू, कहा कि संभल कर बोलो, बोलते आता है कि नहीं, कल्लू साहब कहा करो। ओहो भाई, चलो कल्लू साहब। फिर कुछ दिन हुए और पैसे बढ़ गए, फिर जा रहे थे किसी ने कहा हो कल्लू साहब, का शर्म आती है, बोलते कैसा बोल रहे हो, जनाब कल्लू साहब कहा करो। ओ भाई चलो जनाब कल्लू साहब। हम लोगों ने कहा भी ये कल्लू बदल क्यों गया, पता चला कि हाँ इसके पास तो पैसे बहुत ज्यादा हो गए। और रात को दिन में मांगने जाता, रात को अपने बोरिए पर आकर सो जाता जिसके नीचे पैसे दबे हुए थे घड़ा खोद कर। तो दिन में जब मांगने के लिए गया तो लोग चुपके से वहां पहुंच गए और वो सारे पैसे खोद कर ले गए। रात को जब आए कल्लू साहब तो बोरिया खाली। सुबह उठकर जा रहे थे किसी ने कहा ओ जनाब कल्लू साहब, कहा भाई कोई जनाब बनाब नहीं है यहां, तो पहले भी हम तो कल्लू थे अब भी कल्लूज बन गए, वो गर्मी की वो सारी उतर गई। तो बनी इसराइल का ये आदमी था जिसकी किताबों में नाम आता है किफल, अल्लाह ताला ने दुनिया के एतबार से बहुत कुछ दिया था, बहुत कुछ बेहदो हिसाब अल्लाह ने दिया था। तो उसको मसीहा सोची, रिवायतों में है कि हर रात एक नई औरत चाहिए मुझे, ऐसा जानी और बदकार और पापी बन गया। और एक रात के 60 दिनार दिया करता था, तो ये 60 दिनार के चक्कर में औरतें खुद आया करती थी, अपने आप को पेश करती थी, आज मुझे कबूल कर लो, आज मुझे वो 60 दिनार की लालच। हमारे मां तारी जमी साहब भी फरमावे कि ये दुनियादारों ने औरतों की इज्जतों को नीलाम लगा दिया, उनमें कौन औरत चाहती है कि मैं अपनी इज्जत की फजीती करूं, कोई औरत नहीं चाह रही। अगर ये मालदार उन ताइफों की तवाइफ की अगर जरूरतें पूरी करते और इनका ख्याल रखते तो ये अपनी इज्जतों का नीलाम न करती और अपनी इज्जतों को न बेचती, कोई औरत नहीं चाह रही। सब औरतों को अल्लाह ने बहया बनाया है, लेकिन मालदारों ने दुनियादारों ने अपनी हवस पूरी करने के लिए इन मां बहनों को बेशरम और बेहया बना दिया। अल्लाह ने दो पैसे दिए हैं, गरीबों की औरतों की जरूरतों को पूरी किया करो। बहरहाल एक मर्तबा ये अपने कमरे में दाखिल हुआ ये किफल, देखा जो औरत आकर बैठी हुई है वो रो रही है। किफला ने दरवाजा बंद किया और दरवाजा बंद करके उस औरत से पूछा कि बहन तुम रोती क्यों हो। तो उस औरत ने अपने पेट की तरफ इशारा किया कि भूख ने सताया है, भूख से बेताब होकर आई हूं, मैंने तो जिंदगी में कभी सोचा नहीं था कि मैं ऐसा गंदा काम कराऊंगी, मैंने अपनी भूख तो बर्दाश्त कर ली लेकिन छोटे छोटे बच्चों का बिलबिलाना तड़पना भूख की वजह से मुझे बर्दाश्त न हुआ। मैंने ये सोचकर कि चलो एक रात बदकारी करा लो, अल्लाह से माफी मांग लेंगे, लेकिन भूख की आग जो है ठंडी हो जाएगी, बच्चों का भूख का मसला हल हो जाएगा। वरना मैंने तो जिंदगी में कभी सोचा नहीं था, मैं तो शरीफ घराने की औरत हूं, मेरा बाप शरीफ है, मेरा भाई शरीफ है और मेरा तो पूरा खानदान शरीफाना खानदान है, मैंने जिंदगी में सोचा तक नहीं था लेकिन भूख से बेताब होकर आई हो। जब उसने ये कहा तो उस किफल के दिल पर तीर की तरह से ये बात लगी। उसने अपनी तिजोरी में से 60 दिनार निकाले और 60 दिनार निकालकर उस औरत के हाथ में पकड़ाए, लो बहन ये लो और अपने घर इज्जत के साथ चली जाओ, मैं तुम्हारी इज्जत के साथ खेलना नहीं चाहता। और देखो जब जरूरत पड़े मेरा दरवाजा खुला है, आकर पैसे ले जाना, अपनी जरूरत पूरी कर लेना। यूं कह के उस औरत को रवाना कर दिया और किफला ने दरवाजा बंद करके अल्लाह के सामने जो तड़पना रोना शुरू किया है, पूरी रात मछली की तरह से तड़प रहा था। रिवायत में है कि उसी रात में उसकी मौत मुकद्दर में थी, उसी रात में उसकी मौत लिखी हुई थी। फरिश्ते आए और रूह को लेकर चले गए। बनी इसराइल में यह दस्तूर था कि अगर कोई नेक आदमी मर जाता तो उसके दरवाजे पर फरिश्ते लिख कर चले जाते कि यह आदमी जन्नती है, और जब कोई बुरा मरता तो भी फरिश्ते लिख कर चले जाते। फरिश्ते जाते हुए, मलकुल मौत जाते हुए उसकी दरवाजे पर लिख कर चले गए, इन्नल्लाह कद गफर अल किफला, इन्नल्लाह कद गफर अल किफला, अल्लाह ने किफला को माफ कर दिया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी जुबान मुबारक से यह वाकिया सहाबा को सुना रहे हैं और आप ये जुमला पढ़ते जा रहे हैं, इन्नल्लाह कद गफर अल किफला, अल्लाह ने किफला की मगफिरत फरमा दी। ये फरिश्ते लिख कर चले गए। सुबह हुई, लोगों ने देखा कि किफल मरा पड़ा है और उसके दरवाजे पर यह लिखा है कि अल्लाह ने किफल की मगफिरत फरमा दी। अरे ये कैसे हो गया, ये तो जानी पापी बदकार था, जब ये मर जाता तो इसको हम दफन भी ना करते और इसको ऐसे यूं ही पहाड़ों में डाल देते कि दरिंदे इसकी लाश को फाड़ खाते, ये इस काबिल था, इसकी मगफिरत कैसे हुई। उस औरत ने आकर सारा सुनाया कि ये तो तौबा करके मरा है। हाय हाय बुजुर्ग भाइयों, एक एक रात की तौबा और एक रात का तड़पना जिंदगी भर के गुनाहों को अल्लाह ने माफ कर दिया। अल्लाह कितने बड़े करीम और रहीम है कि उसके करम के और रहम का कोई तसव्वुर नहीं कर सकता। अल्लाह ताला ने कुरान करीम में फरमाया, या अय्युहल इंसान मा गर्रका बिरब्बिकल करीम, ऐ इंसान तुझे रब्बे करीम से किसने धोखे में डाला है। तेरा रब तो बड़ा करीम है, तेरा रब तो बड़ा दाता है, बड़ा देने वाला है, तू दुनिया के भिखारियों के दरों पर क्यों भीख मांग रहा है। काजी सनाउल्ला साहब रहमतुल्लाह अलैह ने तफ़सीर बदरी में लिखा है कि एक औरत ने आकर मुकदमा पेश दायर कर दिया, केस कर दिया कि काजी साहब मेरे शौहर ने दूसरी शादी कर ली है। तो काजी साहब ने यूं कहा कि बहन तुम्हें केस करने का कोई हक नहीं बनता, इसलिए कि शरीयत तो दूसरी और तीसरी और चौथी की भी इजाजत दे रही है। शरीयत कह रही है कि मर्द चार शादियां कर सकता है, तो तुम्हें कोई हक नहीं बनता कि तुम अपने शौहर की दूसरी शादी पर मुकदमा कर दो। तो औरत कहने लगी, काजी साहब अगर शर्म और हया अगर माने ना होती तो मैं अपने हुस्न जमाल को जाहिर कर देती कि काजी साहब आप भी कहने पर मजबूर हो जाते कि ऐसी खूबसूरत बीवी मिलने के बाद दूसरी शादी नहीं करनी चाहिए। तो गैब से आवाज आई कि अगर किबरियाई और अजमत के हिजाबात अगर बीच में पर्दे हाइल न होते तो ऐ इंसान हम भी अपने जलाल और जमाल को हम जाहिर कर देते कि इंसान तू भी कहने पर मजबूर हो जाता कि ऐसा रब मिलने के बाद दुनिया के भिखारियों के दरों पर भीख नहीं मांगनी चाहिए। बुजुर्ग भाइयों, हमारे माली हमारे रब तो करीम है, अल्लाह ताला करीम है, करीम। उलमा ने लिखा है कि करीम उस जात को कहा जाता है, हुवल्लजी युती बिदून इस्तिहकाक, जो बगैर हक के दिया करे उस जात को करीम कहा जाता है। हमारा कोई हक नहीं बनता बुजुर्गों, फिर भी अल्लाह ताला नेमतों की बौछार कर रहे हैं, नेमतों की अल्लाह ताला बारिश कर रहे हैं, यह अल्लाह की करीमी जात है। एक देहाती आबले सलातु वसलाम की खिदमत में आया, कहने लगा या रसूलल्लाह कल कयामत के दिन मखलूक का हिसाब कौन करेगा। आपने फरमाया अल्लाह, तो कहने लगा फिर तो हम नजात पा गए। आपने फरमाया ओ देहाती तू कैसे कह रहा है कि हम नजात पा गए। तो वो देहाती कहने लगा कि अल्लाह ताला करीम है और जब करीम किसी पर काबू पा लेता है तो वो माफ कर दिया करता है। बुजुर्ग भाइयों, दो आंसू टपका दे अल्लाह के सामने, दो आंसू, रोना अपनी जिंदगी का मकसद बना दे कि 24 घंटे में कोई एक वक्त निकालकर कम से कम दो आंसू अपने गुनाहों पर नदामत करके और अल्लाह के डर से आदमी बहा दे। वो दिन बेकार है हमारी जिंदगी का जिस दिन में अल्लाह के सामने रोना ना हो, वो हफ्ता बर्बाद हो जिस हफ्ते में अल्लाह के सामने रोना ना हो, वो महीना बर्बाद हो जिस महीने में रोना ना आवे। आज बुजुर्ग भाइयों, कर्जों पर तो रोने वाले बहुत है, बीमारियों पर रोने वाले तो बहुत है, और पता नहीं क्या क्या मसाइब और मुसीबतों पर रोने वाले तो बहुत है, लेकिन अपने गुनाहों पर रोने वाले बहुत कम है। रोवे तो यानी न रोवे तो वो जिसके पास सब कुछ हो। हम तो लोटे लुटाए हैं बुजुर्गों, हमारी जिंदगियां गुनाहों से भरपूर है, हम क्यों अल्लाह के सामने न रोवे। हज़रत शेख रहमतुल्लाह अलैह ने फ़ज़ाइल सदक़ात में लिखा है कि फतह बिन सईद मौसली रहमतुल्लाह अलैह, फतह बिन सईद मौसली रहमतुल्लाह अलैह बहुत बड़े वली कामिल गुजरे हैं। इंतकाल का दिन करीब यानी इंतकाल का वक्त करीब है, दुनिया से जाने का दिन है, और बैठे बैठे रो रहे हैं दुआ में। खादिम पास में बैठा हुआ है, खादिम की नजर पड़ी कि रोने में बजाय पानी के आंसू गिरने के खून के आंसू टपक रहे हैं, खून के आंसू। हाय हाय, खादिम घबरा गया, ये क्या बात है। जब हजरत दुआ से फारिग हुए कहने लगा हजरत ये खून के आंसू, कहने लगे भाई आज दुनिया से जाने का दिन है, मौत करीब नजर आ रही है, मैं अल्लाह के सामने इसीलिए रो रहा हूं कि अल्लाह तूने जो अहकाम मेरे ऊपर आयद किए थे और जो जिम्मेदारियां डाली थी, जो हुकूक आयद किए थे, वो मैं अदा न कर सका, अल्लाह के सामने खून के आंसू बहा रहा हूं कि वो मालिक माफ कर दे। हज़रत शेख रहमतुल्लाह ने लिखा इंतकाल हो गया, अल्लाह के सामने पेशी हुई, किसी ने ख्वाब में बाद में देखा हजरत कैसे गुजरी, कि अल्लाह के सामने पेशी हुई तो अल्लाह ताला ने फरमाया कि फतह बिन सईद 40 साल से तेरे नाम आमाल मेरे पास ऐसे आ रहे थे जिसमें एक गुना भी लिखा हुआ नहीं होता था। 40 साल से ऐसे नाम आमाल अल्लाह के पास जा रहे थे कि एक गुना भी लिखा हुआ नहीं होता था। अल्लाह ताला ने अपने फजल से जन्नत में भेज दिया। लिखा है कि जिसके 40-40 साल ऐसे गुजर रहे हो कि एक गुना भी न हुआ हो, वो दुनिया से जाते हुए खून के आंसू रो रहा है, तो हमें कितना रोना चाहिए जिनकी जिंदगी का कोई लम्हा गुनाहों से खाली न जाता हो। इसलिए बुजुर्ग और भाइयों, ये इज्तिमात में जो है बुलाना और इज्तिमात करना ये कोई रस्म रिवाज नहीं है बुजुर्गों के, साल में एक तो इज्तिमा हो जावे, लोग जमा हो जावे, कुछ बयानात हो जावे, ये कोई रस्म रिवाज नहीं है। ये वो मजालिस है जिन मजालिस पर शुरू में जो मैंने बात कही थी हजरत अबू दर्दा रदी अल्लाह तआला अन्हु वाली, वो तीसरी चीज जो थी कि हजरत फरमाते थे कि सुलहा की मजलिस में, दीनी मजालिस में बैठकर बैठने की जो लज्जत है, वो लज्जत अगर ना होती तो मैं दुनिया में एक दिन भी रहना गवारा न करता। ये वो मजालिस है बुजुर्गों कि जिन मजालिस में मोती ऐसे चुने जाते हैं जिसे जानवर दाना चुगता है, और ऐसी मजालिस में शरीक होने से और बैठकर नियतें और इरादे करने से कि हम अपनी जिंदगियों को अब बदल देंगे, ये कोया यानी ऐसे यानी दिलों को जिंदा कर देने वाली ये मजालिस होती है। इसलिए इज्तिमात में आना ये कोई रस्म रिवाज ना बना दें, आए बयान सुना और चल दिए, दुआ पूरी हो गई चल दिए, नहीं, यहां से वापस जाते हुए कुछ इरादे लेकर जावे, जिंदगियों के बदलने के इरादे करके जावे कि अब जो जिंदगी गुजर गई अल्लाह माफ करे, बाकी मौत तक ऐ अल्लाह तो मुझे किसी गुनाह पर न देखेगा, ऐसी नियत और अजाइम करके और यहां से जिंदगियों के बदलने की नियत करके यहां से वापस हो। और इज्तिमा में बुजुर्गों पहले दिन से आने की जो है नियत होनी चाहिए, दूसरे दिन दुआ के दिन मुजमा भर जाता है, इतना बड़ा इंतजाम लोगों ने आपके लिए किया है, पहले दिन से आने के लिए किया है कि पहले दिन इज्तिमा, परसों से जहर से इज्तिमा शुरू हुआ, तो उस वक्त से हमारी हाजिरी होनी चाहिए। पहले दिन जहर की नमाज के बाद मेरे जिम्मे बात थी, मजमा दो खंभों से ज्यादा नहीं था, इस तरफ जो है 3-4 खंभे इस तरफ, बस इतना मजमा था, जबकि हमारा इज्तिमा शुरू हो गया था उस दिन, लेकिन अब अखीर की सफों तक मजमा नजर आ रहा है। तो ये इतना सारा इंतजाम, इतना सारा जो खर्च किया जा रहा है बुजुर्गों, वो मुस्तकिल सारी मजालिस में हम शरीक हो, चलती गाड़ी में न चढ़े, चलती गाड़ी में चलने वाला गिर जाया करता है, नुकसान उठाता है, ہم دوسرے دن پہنچ گئے، تیسرے دن دعا میں آ گئے، کیا ہوا؟ سال میں ایک تو اجتماع ہوتا ہے کہ ہم دو تین دن فارغ نہیں کر سکتے اللہ کے دین کے لیے۔ اس لیے بزرگ بھائیو نیت کرو، اجتماع میں بھی اہتمام سے آئیں گے اور یہاں سے نیت لے کر جائیں گے کہ اللہ کے دین کی محنت میں لگیں گے، اللہ کے دین کی محنت میں لگیں گے۔ یہ ایک نہر بہ رہی ہے دین کی محنت کی، اس سے جو سیراب ہونا چاہے وہ سمجھدار ہے۔ ہمارے مولانا اسماعیل صاحب فرماتے ہیں کہ نہر پر جا کر بھی کوئی پیاسا واپس آوے تو اس سے بڑا کوئی بے وقوف ہو سکتا ہے کہ نہر پر جا کر بھی پیاسا واپس آ گیا؟ کہ ہمارے زمانے میں یہ دعوت کی محنت کی ایک نہر بہ رہی ہے، اب اس سے ہم فائدہ نہ اٹھا لیں، اپنے جان و مال لگا کر اس سے مستفید نہ ہو تو ہم سے بڑا نادان کوئی نہیں ہے۔ مٹکا جب عمدہ کر دیا جاتا ہے، چاہے بارش مسلادھار ہو، ڈیڑھ مہینے کی اولی ہو جاوے، لیکن ایک قطرہ اندر نہیں جائے گا۔ کیوں؟ کہ مٹکا تم نے عمدہ کر دیا ہے۔ اگر مٹکا آپ سیدھا کر لو اور چند بند پڑیں گے کہ ہمارا مٹکا بھر جائے گا۔ زندگی کی دعوت کی محنت کی نہر بہ رہی ہے بزرگو، اگر ہم اپنی زندگی کا کچھ حصہ اس میں لگا دیں گے، دنیا اور آخرت اللہ دونوں جگہ بنا دیں گے، اور اگر اس سے ہم فائدہ نہ اٹھایا تو ہم سے بڑا نادان کوئی نہیں ہے، ہم سے بڑا نادان کوئی نہیں ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں آپ تشریف فرما تھے، کچھ کفار بھی تھے مجلس میں اور بے ایمان بھی تھے مجلس کے اندر، تو اللہ کے نبی صلی اللہ علیہ وسلم پر آیت اتری اور وہ آیت آیت سجدہ تھی، سورہ النجم اذا ہوا، سورہ نجم کی آخری جو آیت ہے وہ آیت سجدہ ہے۔ وہ آیت جب اتری، میں پڑھتا نہیں اس لیے کہ سب پر سجدہ واجب ہوگا، تو وہ آیت جب اتری آپ سجدے میں چلے گئے، سارے صحابہ سجدے میں چلے گئے۔ عجیب اتفاق کی بات یہ ہوئی کہ جتنے بے ایمان بیٹھے تھے وہ سب سجدے میں چلے گئے، ایک بیٹھا رہ گیا وہ سجدے میں نہیں گیا۔ اس کے نام میں علماء نے بڑا اختلاف لکھا ہے کون تھا وہ، بہرحال وہ ایک بیٹھا رہ گیا، وہ سجدے میں نہیں گیا۔ جتنے بے ایمان سجدے میں چلے گئے تھے اللہ نے سب کو ایمان دے دیا، اور جو وہ ایک نہیں گیا تھا اس نے کیا کیا، زمین سے مٹی اٹھائی اور اپنے پیشانی پر یوں لگایا اور کہا کہ میں اپنی پیشانی کو نہیں جھکاؤں گا، باقی اتنا مجھے کافی ہے، میں کسی کے سامنے اپنے سر کو نہیں جھکاؤں گا، ہر دھرمی پر رہا، کبر تکبر پر رہا۔ عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے اپنی آنکھوں سے اس کو کفر کی حالت میں مرتے دیکھا ہے، ایڑی رگڑ کر مرا، ایمان نصیب نہیں ہوا، باقی جتنے بے ایمان سجدے میں چلے گئے تھے اللہ نے سب کو ایمان دے دیا۔ ہائے ہائے، ایسی مجلس کہاں مل سکتی ہے بزرگوں؟ اس لیے ایسی نورانی مجالس سے کچھ نیت ارادے کر کے جاوے کہ اللہ کے دین کے لیے اپنی جان و مال کو لگانا ہے۔ ہم نے دنیا کے پیچھے کتنا بڑا سرمایہ کھپا دیا، مال بھی لگایا، جان بھی لگائی، صلاحیتیں بھی لگا دی، اپنا وقت بھی برباد کر دیا۔ بزرگوں بھائیو، زندگی میں سے تھوڑا حصہ اللہ کرے سال کے چار مہینے آٹھ مہینے حلال طریقے سے دنیا خوب کماوے، سالانہ چار مہینے اللہ کو دے دے، اللہ کے دین کی محنت میں لگاوے، اللہ تعالیٰ چار مہینے کی برکت سے آٹھ مہینے کی ضرورتوں کا اچھا انتظام فرمائیں گے۔ اور ماشاءاللہ بہت سے لوگ، بہت سارے ساتھی ہیں جو سالانہ چار مہینے لگاتے ہیں، ان کے بچے روڈ پر نہیں آ گئے، بھیک مانگنے نہیں لگے، بلکہ وہ ہم سے اچھا کھاتے ہیں، وہ ہم سے اچھی سواریوں میں پھرتے ہیں، اور ہم سے اچھے مکانوں میں رہتے ہیں، اچھی زندگی گزارتے ہیں۔ اللہ کے دین کی محنت کرنے والوں کو اللہ ضائع نہیں کرتا، امتحان ضرور ہوتا ہے، آزمائشیں آتی ہے، تھوڑے حالات آتے ہیں، لیکن آدمی گھبرا لے نا، استقامت کے ساتھ اللہ کے دین کی محنت میں لگا رہے، اللہ تعالیٰ دنیا میں بھی اور آخرت میں بھی وہ دین دکھائیں گے کہ آدمی تصور نہیں کر سکتا کہ ایسی کامیابی۔ اگر اتنا نہ ہو سکے تو آخری درجے میں بزرگوں ہم چار مہینے لگا لیں اور سالانہ کم سے کم چلا دے دے، اتنا بھی ہم سے نہ ہو سکے کہ ہم سالانہ چلا بھی نہ دے، تو پھر اللہ کے دین کے لیے ہم نے کیا کھپایا؟ وہاں تو جانے قربان تھی اور سارا سب کچھ قربان تھا۔ ایک صحابی رضی اللہ تعالیٰ عنہ دنیا سے جا رہے ہیں، میدان کارزار میں پڑے ہوئے، زخم آئے ہوئے ہیں، اور زندگی کی آخری رمق ہے، اور اپنی قوم اور اپنے جو ہے خاندان کو مخاطب کر کے کہہ رہے کہ او میری قوم، جب تک تمہاری آنکھیں چمکتی رہی اور تمہاری جان میں جان باقی ہے، اللہ کے نبی کی ذات پر اور اللہ کے دین پر اگر کوئی آ چاہی تو تمہارا کوئی عذر اللہ کیا قبول نہیں کیا جائے گا۔ اور بزرگوں دین میں دین مٹ رہا ہو اور ہم اپنے گھروں میں اپنے علاقوں میں اطمینان سے رہ رہے ہو, کل قیامت کے دن بزرگوں ہم سے پوچھ ہوگی کہ ہم نے تم کو دین دیا تھا, تم کو سمجھتی تھی, تم نے تمہارے اطراف کی اور جوانب کی کیا فکر کی؟ آپ اپنے اپنے اپنے علاقوں سے 10 کلومیٹر 20 کلومیٹر دور چلے جائیے, ایسی جہالت ملے گی کہ 80-80 سال کے بوڑھے ہو گئے ہیں لیکن زبان پر کلمہ نہیں ہے, زندگی میں کبھی مسجد کی سیڑھیوں پر نہیں چڑھے. ایسے ایسے حالت میں امت زندگی گزار رہی ہے بزرگوں. اللہ نے ہمیں سمجھتی ہے, اللہ نے ہمیں دنیاوی اعتبار سے نعمتیں دے رکھی ہے, ان نعمتوں کی قدردانی یہ ہے کہ اللہ کے دین کے لیے ہم پھرے چلے اور پھرنے کو اپنی زندگی کا مقصد بناوے کہ سال کا کچھ حصہ اللہ کے دین کے لیے نکلیں گے پھریں گے. صحابہ کرام معذوریوں میں بھی اللہ کے راستے میں نکلتے تھے. حضرت زمرہ ابن لیث رضی اللہ تعالیٰ عنہ بڑے صحابی ہے, بڑے صحابی 90 سے اوپر عمر چلی ہے لیکن مدینے جانا ہے, ہجرت کر کے مدینے جانا ہے تو اپنے اونٹ پر اپنے گھوڑے پر سوار ہوئے, پیچھے ایک آدمی بیٹھا ان کو پکڑنے کے لیے کہ یہ لڑک نہ جاوے, اور خادم نکیر پکڑ کر چلا. مسجد عائشہ تنعیم پہنچے تھے, جو حضرت عمرہ حج کر کے آئے ہو انہوں نے دیکھا ہوگا مسجد عائشہ جہاں سے عمرے کا احرام باندھا جاتا ہے. مسجد عائشہ تنعیم نہیں پہنچے تھے, وہاں پہنچے تھے کہ انتقال ہو گیا. آج بھی حضرت کی قبر وہاں مسجد عائشہ کے پڑوس میں بنی ہوئی ہے, حضرت زمرہ رضی اللہ تعالیٰ عنہ کی. یہاں ان کا انتقال ہوا مدینے میں, اللہ کے نبی صلی اللہ علیہ وسلم پر آیت اتری وَمَن يَخْرُجْ مِن بَيْتِهِ مُهَاجِرًا إِلَى اللَّهِ وَرَسُولِهِ ثُمَّ يُدْرِكْهُ الْمَوْتُ, کہ جو اللہ اور اللہ کے رسول کی طرف ہجرت کر کے نکلے اور پھر موت نے راستے میں پکڑ لیا, فَقَدْ وَقَعَ أَجْرُهُ عَلَى اللَّهِ, اللہ کے اوپر ان کا اجر ثابت ہو گیا, اللہ ان کو پورا اجر دیں گے. یہ نہیں کہ ابھی تو ہجرت کہاں پوری ہوئی, مدینے تو پہنچے نہیں ہیں, راستے میں مر گئے, کا یہ نیت کر کے جب چلنا شروع کیا تو اللہ تعالیٰ نے ان کے اجر کو مکمل کر دیا. بزرگ اور بھائیو, یہ پورا مجمع یہ نیت کرے ہم اللہ کے دین کے لیے اپنے وقت کو فارغ کریں گے, اللہ توفیق دے اجتماع سے نقد نکل جاوے, نہیں تو آخری درجے میں مقام پر جا کر جلدی سے جلدی اپنی ترتیب بنانے کی نیت کرے. تو ابھی سے نیت کر کے جائیں گے بزرگوں, جب تک نکلنا ہونا ہوگا تب تک ہمارا ثواب لکھا جائے گا. جب آدمی نیت کر لیتا ہے نا تو فوراً فرشتہ ایک نیکی لکھ دیتا ہے. حدیث پاک میں ہے کہ جب اللہ تعالیٰ نے کرامن کاتبین کو یہ کہہ دیا ہے کہ دیکھو جب میرا کوئی بندہ نیکی کی نیت کرے تو ایک نیکی فوراً لکھ لو, اور جب نیکی کر لے تو 10 گنا لکھو. من جاء بالحسنۃ فله عشر امثالها, کہ کوئی ایک نیکی لے کر آئے گا اللہ پاک فرماتے ہیں 10 گنا بڑھا کر دیں گے. تو اللہ نے کرامن کاتبین کو یہ کہہ دیا ہے کہ جب نیکی کر لے تو 10 گنا لکھ لو, اور جب کوئی میرا بندہ گناہ کی نیت کرے تو گناہ لکھنا مت. اللہ تعالیٰ کتنے بڑے کریم ہیں. حالانکہ انصاف کی بات تو یہ کی کہ نیکی کی نیت پر جب نیکی لکھی جا رہی ہے تو گناہ کی نیت پر بھی گناہ لکھ لینا چاہیے, لیکن اللہ نے کرامن کاتبین سے کہہ دیا ہے اگر میرا کوئی بندہ گناہ کی نیت کرے تو گناہ لکھنا مت. اور پھر یہ فرمایا اگر گناہ کر دے تو ایک گناہ لکھنا خالی, 10 نہیں, ایک ہی گناہ لکھنا. اور ابھی روایتوں میں آتا ہے کہ دہنی طرف والا فرشتہ بائیں طرف والے فرشتے کو کہتا ہے دیکھ ابھی مت لکھنا, ابھی انتظار کر, اگر توبہ کر لیں تو لکھنا نہیں ہے, 6-7 گھنٹے انتظار کر لے, جب انتظار کے بعد بھی یہ توبہ نہیں کرتا تو ایک ہی گناہ لکھا جاتا ہے, زیادہ نہیں. سفیان ابن عوینہ رحمت اللہ علیہ جب یہ حدیث پڑھا رہے تھے اپنے شاگردوں کو تو شاگردوں نے سوال کیا کہ حضرت یہ کرامن کاتبین غیب کو تو جانتے نہیں ہیں, دلوں کی بھیدوں کو تو جانتے نہیں ہیں, جب بندہ نیت کرتا ہے کہ مجھے یہ نیکی کرنی ہے تو فرشتوں کو کیسے پتا چل جاتا ہے کہ وہ نیکی لکھے, وہ تو غیب جانتے نہیں ہیں. تو سفیان ابن عوینہ رحمۃ اللہ علیہ نے فرمایا کہ جب کوئی بندہ نیکی کی نیت کرتا ہے نا تو اس کے منہ سے کستوری کی خوشبو پھوٹتی ہے, کستوری کی خوشبو نکلتی ہے, فرشتے اس خوشبو کو محسوس کر کے یہ محسوس کر لیتے ہیں کہ اس نے کوئی نیکی کی نیت کی ہے تو وہ نیکی لکھ لیتے ہیں. اور جب کوئی بندہ گناہ کی نیت کرتا ہے نا تو اس کے منہ سے بدبودار ہوا پھوٹتی ہے, فرشتے سمجھ جاتے ہیں کہ اس نے کوئی گناہ کی نیت کی ہے, بدبو, چیز کے گناہ میں بدبو ہوتی ہے تو منہ سے بدبودار ہوا نکلتی ہے. تو بزرگ بھائیو, ہم نیت کریں کہ اللہ کے دین کے لیے اپنا وقت فارغ کریں گے, جب تک آپ نہیں نکلیں گے تب تک ثواب لکھا جائے گا, جب نکل جاؤ گے اللہ تعالیٰ 10 گنا بڑھا کر اللہ تعالیٰ عطا فرمائیں گے. بھائی پورا مجمع نیت کرتا ہے, یہ اجتماع کا آخری دن ہے, ابھی 9:30 بجے 9 یا 9:30 بجے جو ہے ہماری مجلس شروع ہو جائے گی آخری, اس لیے آخری مجلس میں جلدی سے جلدی آ کر آگے بیٹھنے کی فکر کریں. جو ساتھی اللہ کے راستے میں جانے والے ہیں وہ آگے کے حصے میں بیٹھے تاکہ دعا کے بعد مسافہ آسان رہے, اور آخری مجلس ہے, دھیان توجہ کے ساتھ سنیں ہمارے بڑے جو بات کہے اس بات پر اپنے آپ کو تیار کریں. اللہ تعالی ہمیں عمل کی توفیق نصیب فرمائے. سبحان اللہ.